5 गहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार शुरू गरौं प्रमुख समाचारका शीर्षकहरूबाट। मन्त्री परिषदको बैठकद्वारा मापदण्ड पुगेका देशका विभिन्न शहरहरूलाई नगरपालिकाको रूपमा स्वीकृत। नगरपालिकाको संख्या 58 बढ़ेर 130 पुग्यो। स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका अर्चनाको संसदीय सुनवाई प्रक्रिया सारी। न्यायाधीशबारे संसदीय सुनवाई समितिमा विवाद। नाइजेरियाली छात्राको जीवन रक्षाका लागि विश्व समुदायमा मौन बस्न नहुने। पाकिस्तानी किशोरी मलालाको भनाई। युक्रेनमा गर्न लागेको सैन्य स्थगित गर्न रूसी राष्ट्रपतिद्वारा रूस समर्थित प्रदर्शनकारीलाई आग्रह। र इण्डियन प्रिमियर लीग आईपीएलमा आज राजस्थान रोयल्स र सनराइजर हैदराबाद भिड्दै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। सरकारले 72 नयाँ नगरपालिका थप गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले मापदण्ड पुगेका देशका विभिन्न शहरहरूलाई नगरपालिकाको रूपमा स्वीकृत गरेको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री महेन्द्र रिचालले जानकारी दिनुभयो। नयाँ नगरपालिकाको स्वीकृतसँगै नगरपालिकाको संख्या 58 बढ़ेर 130 पुगेको छ। जनसंख्या भौतिक पूर्वाधार र अन्य सुविधाको आधारमा सरकारको प्राविधिक समितिले विभिन्न शहरहरूलाई नगरपालिकाका लागि सिफारिश गरेको थियो। त्यस्तै मन्त्री परिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गोविन्द पोखरेललाई नियुक्त गरेको छ। यसअघि वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्रका कार्यकारी निर्देशक रहेका पोखरेललाई योजना आयोगमा ल्याइएको हो। त्यसै गरी विराटनगरमा केही हप्तादेखि फैलिएको जन्डिस र हिपाटाइटिस रोग नियन्त्रणका लागि मुख्य सचिव लीलामणि पौडेललाई प्रमुख जिल्लाधिकारीसँग सम्मान गर्न जिम्मा दिएको छ। न्याय परिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका अर्चनाको संसदीय सुनवाई प्रक्रिया आज शुरू भएको छ। संसदीय सुनवाई समितिको बैठकमा सत्तारूढ़ नेपाली कंग्रेसका सभासदहरूले न्याय परिषदको सिफारिशलाई अचुवाको भरमा लिन नहुने तर्क गरेका छन् भने नेकपा एमाले र एकीकृत नेकपा माओवादीका सभासदले सिफारिश न्याय परिषदमै फिर्ता पठाउनुपर्ने बताएका छन्। नेपाली कंग्रेसकी सभासद आरजे राणा देउवाले न्याय परिषदको सिफारिशलाई खराब भन्न नमिल्ने बताउँदै अध्ययन गरेर मात्रै टिप्पणी गर्नुपर्ने बताउनुभयो। एकीकृत नेकपा माओवादीका सभासद टोपबहादुर रायमाझीले सर्वोच्चमा रहेका 5 अस्थायी न्यायाधीशलाई हटाएर 8 जनाको नाम सिफारिश गर्ने निर्णय शंकास्पद रहेको बताउनुभयो। उहाँले सिफारिशको निर्णय मगाएर पुनर्विचारका लागि न्याय परिषदमै फर्काइदिनुपर्ने बताउनुभयो। न्याय परिषदले वैद्यनाथ उपाध्याय, गोपाल प्राजुले, दीपक राज जोशी, गोविन्द उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, जगदीश शर्मा पौडेल, चोलेन्द्र शमशेर र शमशेर जवालालाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको छ। विवादित न्यायाधीशहरूलाई सिफारिश गरेको भन्दै नेपाल बार एसोसिएशन र विभिन्न क्षेत्रबाट विरोध भएको छ। सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा कार्यवाहीका लागि भागीदार ठहराइएका चोलेन्द्र शमशेर जवालालाई स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको विषय आलोचित हुँदै आएको छ। स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिशमा आफूभन्दा कनिष्ठ परेको भन्दै न्यायाधीश एकराज आचार्यले राजीनामा दिइसक्नु भएको छ। स्थायी न्यायाधीशमा नियुक्तिका लागि नाम अनुमोदन हुन संसदीय सुनवाई समितिमा 2/3 पुग्नुपर्ने संसदीय व्यवस्था कायम गरिएको छ। नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानको परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री सेजी केहाराले नेपालको विकास प्रयासमा आफ्नो मुलुकको सहयोग निरन्तर रहने बताउनु भएको छ। प्रधानमन्त्री सुशले कोइरालाको कार्यकक्षीमा आज बिहान भएको भेटवार्तापछि संचारकर्मीसँग कुरा गर्दै उपमन्त्री केहाराले नेपाललाई अनुदान लगायत सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो। संविधान लेखनमा भएको प्रगति तथा प्रजातन्त्रको शुद्धिकरणको बारेमा पनि छलफल भएको जानकारी दिँदै उहाँले ती दुवै चित्रमा जापानको सहयोग एवं समर्थन रहने बताउनुभयो। कोइराला र सेजी बीचको भेटमा आपसी हित तथा आर्थिक सहयोग लगायतका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी एसिया महाशाखाका प्रमुख अम्बिका देवी लुइटिनले जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद नार्कले 22 वर्षको अवधिमा विभिन्न 60 बालिका 215 जातको विकास गरेको छ। यस्तै विदेशबाट आयातित विभिन्न बालिका 341 जातको रजिस्टर गर्ने काम भएको नार्कले जनाएको छ। नार्कले सबैभन्दा बढ़ी धानको 57 विकास र 17 रजिस्टर गरेको छ। नार्कले 23 वार्षिक दिवस पारेर 3 दिनसम्म खुमलटारमा कृषि अनुसन्धान प्रविधि प्रदर्शनी आयोजना गरेको छ। प्रदर्शनीमा नाकले उत्पादन गरेका उन्नत बेउ, खेती गर्ने प्रविधि, मलखाद, रोग किराबारे जानकारी लिन सकिने नाकका सूचना संचार तथा अभिलेख महाशाखाका प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिनुभयो। नाकका कार्यकारी निर्देशक डाक्टर दिलबहादुर गुरूङले प्रदर्शनीबाट आधुनिक कृषि प्रविधि बारेमा किसानलाई किसानलाई जानकारी दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। डिजिटल चोरी प्रकरणको अनुसन्धान गर्न प्रहरीले थप एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुई कर्मचारी रविन्द्र कुमार राहुत र देवेन्द्र कुमार बस्नेतका बयानको आधारमा निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख नगेन्द्र कुमार कुर्मीलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले आइतबार निगमको रूपन्देही भलबारी शाखाका दुई अधिकृत रविन्द्र कुमार राहुत र देवेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो। भारतबाट ल्याइएको डिजल आयात निगमको डिपोमा नपुर्याई विश्व बाटोमै चोरेर भण्डारण गर्ने पूर्व मन्त्रीका छोरासहित 18 विरूद्ध रूपन्देही प्रहरीले पक्राउ पर्ची जारी गरेको छ। रूपन्देही प्रहरीले उनीहरू विरूद्ध शुक्रबार वारेन्ट पक्राउ पर्ची जारी गरेको थियो। प्रहरीले पडसरी गाविस 1 र मधुवालिया गाविस 3बाट 17,000 लिटर चोरीको डिजल सहित 19 ट्याङ्कर र 21 व्यक्तिहरूलाई मंगलबार पक्राउ गरी पछि तेल चुहावतमा संगठित गिरोहको संलग्नता रहेको तथ्य खुलेको थियो। अब पालो अर्पण चुनाव आवासको अर्पण चुनाव आवासमा हाम्रो प्रश्न छ, मोहन वैद्यलाई पार्टी अध्यक्ष स्वीकार मात्र एकीकृत माओवादीसँग पार्टी एकीकरण हुन सक्ने नेकपा माओवादी उपाध्यक्ष सीपी गजरेलको भनाईप्रति तपाईँको विचार के छ? ए नौलो कुरा होइन, विपद के लागि पार्टी फुटको प्रमाणित सी नेताको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ़ टोणा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ़ मोगलिन, मोगलिन 9 BC काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ़ फ्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0556 63 0063 मोबाइल नंबर 98551 7043। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार, मुस्लिम बालिका शिक्षा कि अभियन्ता पाकिस्तानी किशोरी मलाला युसफ जाईले नाइजेरियामा परमा परेका छात्रहरूको उद्धारमा सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ। उहाँले नाइजेरियाली छात्रहरूको जीवन रक्षाका लागि विश्व समुदायमा बस्न नहुने बताउनु भएको छ। यो घटनामा चुप लागि विश्वका अन्य स्थानमा यस्तै घटना दोहोरिन सक्ने उहाँको भनाइ छ। यस्तै संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नाले पनि बालिका मुक्तिका लागि तत्काल काम गर्न आग्रह गर्दै नाइजेरिया सरकार र अफ्रिकी मुलुकहरूको कार्यशैली प्रति खेद प्रकट गरेका छन्। नाइजेरिया सरकारले बालिकाहरूको अवस्थाको बारेमा जानकारी गराउने व्यक्तिलाई 3,00,000 अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। छात्रहरूको खोजीमा सहयोग पुर्याउन अमेरिकी अधिकारीहरूको टोली पनि नाइजेरिया पुगेको छ। पश्चिमा शिक्षाको विरोधमा रहेको नाइजेरियाको मुस्लिम अतिवादी समूह बोको हरामले केही दिन अघि उत्तरी नाइजेरियाको बोर्ना राज्यको चिबोक शहरको होस्टलबाट 200 भन्दा बढी छात्रहरूको अपहरण गरेको थियो। बोको हरामले ती छात्रहरूलाई बेच्ने धम्की पनि दिइसकेको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस समर्थित प्रदर्शनकारीलाई युक्रेनमा गर्न लागिएको जनमत संग्रह स्थगित गर्न आग्रह गरेका छन्। जनमत संग्रह स्थगित गरीमा वार्ताका लागि वातावरण बन्ने र युक्रेनमा सारी संकट अन्त्य गर्न पनि सहयोग पुग्ने उहाँको भनाई छ। युरोपेली सहयोग नियोग अर्गनाइजेशन फर सेक्युरिटी एन्डको अपरेशनका प्रमुख संघको कुराकानीका बारेमा जानकारी दिँदै पुटिनले आफूले युक्रेनको तनावको बारेमा छलफल गरेको बताउनुभयो। पुटिनको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि रूसले युक्रेनलाई हेर्ने नीति बदलिएको विश्लेषकहरूको भनाइ छ। उता युक्रेनका अधिकारीहरूले भने पुटिनको अभिव्यक्तिमा कुनै टुक नभएको प्रतिक्रिया दिएका छन्। खेल समाचार इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र सनराइजर हैदराबाद बीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगितामा राजस्थान 7 खेलबाट 10 अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ भने राजस्थान भन्दा 1 खेल कम खेलेको हैदराबाद 4 अङ्कका साथ 7 औं स्थानमा छ। राजस्थानले आजको खेल जिते अङ्क तालिकामा कुनै पनि आउने छैन भने हैदराबादले जिते ओ 1 स्थान माथि उक्लनेछ। खेल बेलुका सभा 8 बजेपछि हैदराबादमा हुनेछ। यसैबीच किङ्स इलेभेन पञ्चाब पुनः अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गै राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई 44 रनले पराजित गर्दै पञ्चाब शीर्ष स्थानमा उक्लिएको हो। जितका लागि पाएको 232 रनको चुनौती पछाएको चेन्नईले निर्धारित ओभरमा 187 रन मात्र बनाउन सक्यो। म्याक्स बेलको 90 रनको मद्दत टच हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले 4 विकेट गुमाएर 231 रन बनाएको थियो। पञ्जाबले बनाएको यो स्कोर 4 रनको उच्च स्कोर पनि हो। पञ्जाबलाई उच्च स्कोर बनाउने क्रममा म्याक्स बेलले 38 बलको सामना गर्दै 8 छक्का र 6 चौकाको मद्दतमा 90 रन बनाएका हुन्। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। मन्त्री परिषदको बैठकद्वारा मापदण्ड पुगेका देशका विभिन्न शहरहरूलाई नगरपालिकाको रूपमा स्वीकृत। नगरपालिकाको संख्या 58 बढेर 130 पुग्यो। स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेका 8 जनाको संसदीय सुनवाई प्रक्रिया सारी। न्यायाधीशबारे संसदीय सुनवाई समितिमा विवाद। नाइजेरियाली छात्राको जीवन रक्षाका लागि विश्व समुदाय मनवस्त्र नहुने पाकिस्तानी किशोरी मलालाको भनाई। युक्रेनमा गर्न लागिएको जनमत संग्रह स्थगित गर्न रूसी राष्ट्रपतिद्वारा रूस समर्थित प्रदर्शनकारीलाई आग्रह। र इण्डियन प्रिमियर लीग आईपीएलमा आज राजस्थान रोयल्स र सनराइजर हैदराबाद भेट्दै। हवस् त, दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।